कार्यक्रम गाम्भीर्यका धुनहरू सुन्दै हुनुहुन्छ। तपाईँको माझमा म कमल सरगम छु र अतिथि कलाकारको रूपमा आज हाम्रो माझमा जोडिरहनु भएको छ उनी गायिका भन्दा पनि कलाकार सन्तोष बानियाद्वारा अनि त्यसै गरी नवीना बानियाद्वारा सञ्चालित कम्पनी एसएनबी म्युजिक एक्सप्रेस अहिले पछिल्लो पटक तपाईँलाई थिन्ती सुन्नु भएको नाम हो र यिनै कम्पनीकै कम्पनी सञ्चालिका नवीना बानिया हुनुहुन्छ र हामीले गीत सङ्गीतकै कुराकानीलाई जोडिरहेका छौँ। तपाईँ गीत सङ्गीतको कुराकानीलाई मजबुत बनाउँछौँ। पुनः स्वागत छ तपाईँलाई। हजुर, धन्यवाद। अब थोरै म पछिल्लो पटक बजारमा आएको गीत सङ्गीतको कुरा गर्छु। अहिले रोग बजारमा आएको छ, कम्पनीबाट रोग बजारमा आएको छ, जुन गीतमा आवाज उनी प्रसिद्ध लोकधोरी गाएको जसको आवाज अहिले पनि उत्तिकै सुन्दा कर्णप्रिय लाग्छ, राजु परियार अनि त्यसै गरी उहाँकै जोडी जति बेला जम्थ्यो अहिले पनि जमिराख्छ, देवी घरतीको आवाज यो गीतमा छ, होइन? हजुर। यो गीत गर्ने चाहना चाहिँ कसरी बन्यो, थोरै बताइदिनुहोस् न। यो चाहिँ एउटा ब्लड क्यान्सर लागेको बहिनी हुनुहुँदो रहेछ, त्यसपछि नाम सन्ध्या के थियो समथिङ एउटा, हजुर, उहाँ अहिले हुनुहुन्न, त्यसपछि त्यही उहाँलाई नै देखेर चाहिँ गीत लेख्नु भएको रे। अनि सन्तोषजीले उहाँलाई देखेर त्यो गीत लेख्नुभयो? हजुर, सन्ध्याजीसँग एउटा चिनजान थियो। चिनजान त थिएन, उहाँ बित्नु भइसकेपछि चाहिँ अब रोग लागेपछि उहाँलाई नै कसैले मन पराउनु हुन्थ्यो होला सायद, त्यही त्यही भाव बोकेर जो अरूको कथा सन्तोषजीले लेखिदिनु भयो। हजुर, जो उहाँको प्रेमिका या प्रेमी चाहिँ यो गीतभित्र हुनुहुन्छ या के छ, यो सत्य घटना नै हो? सत्य घटना नै हो, तर हुन चाहिँ गीतभित्र चाहिँ हुनुहुन्न, पात्र कोही पात्र हुनुहुन्न यो गीत। हजुर, भनेपछि उहाँ पात्रले चाहिँ मलाई यस्तो भयो भनेर घटना सुनाइसकेपछि सन्तोषजीले यो गीत लेख्नुभयो, बिल्कुलै अलिकति फरक खालको अनि एउटा सबैले सुन्दाखेरि पनि एउटा आनन्द त आउने खालको गीत छ यो, होइन? सबैको मन रुहाउँछ यो गीतले। यो गीत बजारमा आइसकेपछि प्रतिक्रिया कस्तो आइरहेको छ तपाईँहरूलाई? अब कम्पनीको लागि केही प्रतिक्रियाहरू त आइरहेको होला नि। राम्रो छ गीत भन्नुहुन्छ, भिडियो पनि मलेसियामै सुटिङ गरेको, राम्रै भएको छ भन्नुभएको छ। मलेसियामै सुटिङ भएको गीत, होइन? हजुर। अहिले पछिल्लो पटक मलेसियामा धेरै गीतहरू सुटिङ भइरहेको छ, एसएनबीको लगभग 50% काम मलेसियामै हुन्छ। हजुर, मलेसियामै हुन्छ। अब यो गीत सङ्गीतलाई पछिल्लो पटक हामीले हेर्दाखेरि विकृति विसङ्गतिका कुराहरू हामीले अघि नै पनि बाहिर वकालत गऱ्यौँ, जस्तो संस्कृतिको कुरा पनि गरौँ न, अब थोरै संस्कृतिसँग झल्किएका कुराहरू गरौँ। यो संस्कृतिभित्र रहेर गीत सङ्गीतहरू बजारमा आउन छाडे, होइन, सन्तोषजीले मात्र होइन हाम्रो सिङ्गो कलाकारले नै चाहिँ अब यस्तो खालको गीत सङ्गीतहरू ल्याउँ भनेर पुरानो स्वादहरू दिन छाडे भन्ने कुराहरू आउँछ। हजुर, अब गीत निकाल्ने प्रस्तुतकर्ताहरूले नै यस्तो टाइपको गीत निकालिदिनुहोस्, यस्तो गीत लेखिदिनुहोस् भन्नुहुन्छ, त्यसपछि उहाँहरूलाई नै सपोर्ट गरेर अब कस्तो खालको गीत भन्नुहुन्छ त्यस्तै लेखिदिएर त्यस्तै नै निकालिदिन्छ। भनेपछि लगानीकर्ताले कस्तो खालको गीतलाई लगानी गर्नुहुन्छ, होइन, त्यो अनुसारले तपाईँहरू हिँड्नु भएको छ। हजुर, कहिलेकाहीँ त्यो यस्तो लाग्दैन लगानीकर्ताले चाहिँ गलत खालका गीत सङ्गीतहरू पनि निकाल्नु पर्यो भनिसक्दाखेरि तपाईँलाई ओहो त्यस्तो खालको गीत पनि निकालौँ भन्ने चाहना बढ्दैन? त्यस्तो चाहिँ भएको छैन अहिले। अब मौलिक भनौँ भने मौलिक त्यति पूर्ण रूपमा मौलिक गीत सङ्गीतहरू निकाल्न सकिएको छैन, तर विकृतिमूलक गीत सङ्गीतहरू भने एसएनबीबाट आएको छैन, है? आएको छैन, नआओस् पनि हामी चाहन्छौँ। र हामी नेपाली गीत सङ्गीतको बारेमा चर्चा परिचर्चा गीत सङ्गीतको गरिरहेका छौँ र पछिल्लो पटक गीत सङ्गीतकै कुराकानीलाई थप मजबुत बनाइरहेका छौँ। नवीना बानी आज हाम्रो माझमा हुनुहुन्छ, नेपाली लोक तथा दोहोरी गीत सङ्गीतभित्र सम्बन्धित रहेर अनि नेपाली तथा दोहोरी गीत सङ्गीतलाई समर्पित रहेर हामीले कुराकानी गरिरहेका छौँ। र अब पछिल्लो पटककै कुरा गर्छु, म सम्बन्धतर्फ जान्छु थोरै, होइन, सन्तोष बानियासँगको सम्बन्ध अघि नै पनि मैले जोडेँ कसरी भेटघाट भयो भन्ने कुरा, होइन, विवाह भइसकेपछि एउटा घर परिवारमा हुनुपर्ने हुन्छ नि सम्झौताहरू हुनसक्छ, जस्तो पीडा दुःख आफ्नो ठाउँमा छ, तपाईँलाई चाहिँ अब कसरी चाहिँ चाहना भयो सन्तोष बानियाकै जिन्दगी जस्तै म पनि कलाकारिता क्षेत्रमा लाग्छु भनेर चाहिँ कसरी चाहना भयो? पहिलादेखि नै गीत सङ्गीत मनपर्थ्यो, त्यसपछि पछि त झनै धेरै नै, अब आफैले लेख्ने आफै यताउता मान्छेहरू चिनिसकेपछि झन् सजिलो भयो, झन् इच्छा जागेर। मैले लेखेको छैन, तपाईँले गाउनु भएको पनि छैन, के गाएको छ गीत? गाएको पनि छैन, छैन है, गाउने चाहना लेख्ने चाहना छैन, आफ्नै घरको मान्छेले अब लेख्नुहुन्छ, होइन, म चाहिँ अब गाउँछु भन्ने त्यो चाहना बढेको छैन? पहिला चाहिँ गीत गाउँछु जस्तो लाग्थ्यो, होइन, अहिले पछि चाहिँ त्यस्तो छैन, तपाईँलाई एउटा गीत गाइदिनु भन्यो भने कुन गीत गाउनुहुन्छ? तिमलाई पार्दिन रुन चाहिँ चलेको पनि हो होइन, यो गीतमा लय हाम्रो राजकुमार बानियाकै थियो, होइन रामु खड्काको, रामु खड्काको लय थियो, शब्द सन्तोष बानियाको थियो होइन, तिमीलाई पार्दिन रुन अत्यन्तै चलेको गीत पनि हो। उसको भाग दुई भाग तिन पनि निकाले होइन, भाग दुई पहिला भाग एक साथी भनेर, साथी भनेर भाग दुई तिमीलाई पार्दिन रुन, त्यसपछि भाग तिन भनेर आजभन्दा भोलि माया भन्दै जाओस् गाडा भन्ने गीत चाहिँ ल्याउन लागेको थियो। अब त्यो त्यस्तै भएर अरूले नै निकाल्नु भयो, जो गीत आइराख्यो ल मलाई भनिहाल्नु भयो अघि पनि भाग दुई गाउँछु भन्ने कुरा भयो, त्यो गीत थोरै कुन गुनाइदिनुहोस् न, तिमीलाई पार्दिन रुन। मायाको जगढुकले खान्न पाऊ गर्वका साथ मेरी हौ भन पाऊ मलाई न पार रुन हराउलान आकाशमा घाम जुन तर छेक्न सक्दैनन् रोक्न सक्दैनन् कसैले हामीलाई खुन। यो गीत अत्यन्तै चलेको गीत पनि हो, स्वर पनि मिठो रहेछ, गीत गाए पनि हुन्छ नि। मैले चाहिँ अब जस्तो तपाईँको स्वरमा यसरी गीत गुनगुनाइरहेको चाहिँ सुनेको थिइनँ, पहिलोचोटि सुन्दैछु होइन, स्वर मिठो रहेछ। शुभकामना छ साङ्गीतिक यात्राको, अब के गीत गाउने सोच बनाउनु भएको छैन पछि? अब खै हेरौँ, गाउने सोचमा त छु होइन, के हुन्छ अब समय। हुन त अहिले पछिल्लो पटक कलाकारकै कुरा गर्नु पर्दाखेरि यस्तो खालको कलाकार पनि आए होइन, अब स्वरै नभएर आफूलाई चर्चित मान्ने होइन, अनि आफ्नो सिर्जना नभएर आफूलाई बहुचर्चित मान्ने, अझ आफ्नो कला नभएर अनि बहुप्रतिभाशाली मान्ने कलाकारहरू अहिले पछिल्लो पटक छन्। योभित्र नवीना अनि सँगै सन्तोष बानिया सँगै एसएनबी म्युजिक एक्सप्रेसले यस्ता खालका गीत सङ्गीतहरू अनि यस्ता खालका कलाकारहरूलाई स्थान नदिउन् हामी यो कामना गर्छौँ होइन, र साङ्गीतिक यात्राको शुभकामना पनि दिन्छौँ। थोरै पारिवारिक जीवनतर्फ लागौँ, को को हुनुहुन्छ परिवारमा? अहिले चाहिँ हामी ड्याडी मम्मी भाइ बहिनी अनि सानो छोरी छ। ड्याडी मम्मी भाइ बहिनी र अनि तपाईँको छोरी हुनुहुन्छ? हजुर। छोरी कति वर्षको भयो? छोरी चार वर्ष पुरा भएन अहिले। के छ लक्षण, के छ अब यसो गायिका बन्ने खालको त्यो लक्षणहरू देखिया परेछ कि होइन, राम्रो पढ्ने खालको छ होइन, अरू नै भन्ने खालको त्यो ठिकै पढ्छिन् अनि गीत पनि गाउन गुनगुनाउँछिन्, अरू अरू गीतहरू नाच्छिन् भन्ने भनेपछि यसो सङ्गतले छोइसकेको छ पारिवारिकले, भोलि फेरि कलाकारै बन्ने त होला नि त्यो भइसकेपछि, के अन्य केही बनाउने सोच बनाउनु भएको छ सन्तानलाई? खै के हुन्छ अब उसको इच्छा चाहना अनुसार। अलिकति रमाइलो कुराकानीलाई आज हामीले थप मजबुत बनाइरहेका छौँ, सधैँ एउटै खालको कुराकानी कलाकारलाई ल्यायो होइन, कलाकारसँग के छ जिन्दगी, कस्तो छ कलाकारिता जीवन भनेर मात्र कुराकानी गरेर मात्र नै हुन्न, हामीले फरक खालका व्यक्तिहरूसँग पनि कुराकानी गर्नुपर्छ भन्ने त्यो चाहना, र नेपाली लोक तथा दोहोरी गीत सङ्गीतभित्र सम्बन्धित रहेका व्यक्ति विशेष कुराकानीलाई जोड्ने कोसिस गरिरहेका छौँ। र आज हामीसँग नवीना बानिया हुनुहुन्छ, जो पछिल्लो पटक एसएनबी म्युजिक एक्सप्रेस सञ्चालन गर्दै आइरहनु भएको छ। हामी कुराकानीलाई थप मजबुत बनाउँदै जानेछौँ, यति बेला छोटो विश्राम। छोटो अनि अन्तिम विश्रामसँगै पुनः स्वागत छ, मित्र कार्यक्रम गाम्बेसीका धुनहरू सुन्दै हुनुहुन्छ र तपाईँको माझमा म कमल सरगम जोडिरहेको छु। साथमा आज गायिका हुनुहुन्छ, गायिका भने फेरि आज हाम्रो माझमा अतिथि हुनुहुन्छ एसएमडी म्युजिक एक्सप्रेसकी सञ्चालिका नवीना बानियाजी हुनुहुन्छ, र उहाँसँगकै रमाइलो कुराकानी तपाईँको माझमा जोडिरहेको छु, र सँगै तपाईँले सुनेर अनि सँगै हेरेर पनि साथ दिइरहनु भएको छ त्यो आशा विश्वास हामीले गरिरहेका छौँ। पुनः स्वागत छ नवीनाजी। हजुर, धन्यवाद। अब थोरै यो गीत सङ्गीतकै कुराकानी गरौँ, गीत सङ्गीतभित्र रहेको विकृति विसङ्गतिको कुरा पनि मैले बाहिर ल्याएँ होइन, अब संस्कृतिको कुरा पनि हामीले जोड्यौँ, अब यसपछि आउने गीत सङ्गीतहरूको कुरा गर्छु। एसएनबी म्युजिक एक्सप्रेसबाट चाहिँ यसपछि के गीतहरू बजारमा आउँदैछ? अब यसपछि अहिले यही रोग बजारमा छ होइन, अब अरू गीतहरू नै थुप्रै रेकर्ड भइरहेको छ, जस तयारीमा छ अन्य गीतहरू हजुर तयारीमै छ। तयारीमा छ। जुन लोकगीत भन्दा अगाडि पनि एउटा लोकगीत आयो जुन विमल डाङ्गीको आवाजमा टुहुरी, होइन टुहुरी अत्यन्तै सफल पनि भयो जुन रूपमा तपाईँले हामीले आश गरेका थियौँ त्योभन्दा बढी आम श्रोताहरूले हामी सबैले समग्रमा एउटा गीत राम्रो हुन्छ अनि राम्रो गीतलाई चाहिँ आश गर्छौँ कतिको सफल हुन्छ यो गीतले कतिको मार्केट पाउँछ भनेर समग्र कलाकार श्रोता त्यसै गरी सञ्चारकर्मी सबैको त्यो एउटा आश हुन्छ त्यो आश हामीले गरेका थियौँ त्यो आश सफल पनि भयो जस्तो लाग्छ तपाईँले चाहिँ कतिको त्यो विश्वस्त हुनुहुन्थ्यो त्यो गीत सफल भयो भनेर कतिको आफू खुसी हुनुहुन्छ? खुसी नै थियौँ एउटा मौलिक गीत थियो होइन अब युट्युबमा पनि राम्रैसँग राम्रै मार्केट लिइरहेको थियो जस्तो युट्युबकै कुरा गर्छु तपाईँहरूको पछिल्लो पटक च्यानल पनि हुड्यो यही गीत पछि नयाँ अन्य गीतहरू आउने क्रममै रहँदा च्यानल हुड्यो होइन युट्युब च्यानल यसपछि के प्रक्रिया के भयो? युट्युब च्यानल उड्यो होइन राम्रैसँग राम्रै भ्यूहरू भइरहेको थियो युट्युबमा फेरि अब नयाँ खोलेको नयाँ च्यानल अहिले खोल्नु भएको छ जस्तो त्यो च्यानलले तपाईँहरूले जुन आशा गरेर तपाईँले चलाउनु भयो त्यो च्यानल बन्द भइसकेपछि अहिले कस्तो छ स्थिति के गरिरहनु भएको छ नयाँ च्यानलबाट चाहिँ कतिको सफल भइरहेको छ? भर्खर एक महिना पनि भएको छैन नयाँ च्यानल खोलेको अब एक महिनाको यो अवधिमा अहिले नयाँ च्यानललाई सञ्चालन गरिरहनु भएको छ हजुर कस्तो छ त्यो नयाँ च्यानलबाट चाहिँ गीत सङ्गीतलाई कतिको सपोर्ट भइरहेछ? सपोर्ट भइरहेछ पुरा अब पहिला जस्तो थियो त्यस्तै त त्यस्तै अवस्थामा त आउन पनि समय लाग्छ हजुर समय लाग्छ त्यो समयको अन्तरालमा पनि तपाईँले काम चाहिँ गरिरहनु भएको छ हजुर काम भइरहेको छ काम भइरहेको छ र ठिक छ हामी अन्तिम घडीमा छौँ यो अन्तिम समयमा थोरै कुराकानीलाई पनि जोडिरहेका छौँ अब हामीले अन्तिममा एउटा गीत प्रस्तुत गर्छौँ जुन सन्तोष बानियाकै लय शब्दमा छ होइन टुक्री जुन गीत बजारमा तपाईँले एसएनबीबाट बजारमा ल्याउनु भयो यो गीतले चाहिँ कतिको चाहिँ तपाईँहरूलाई सोचेको आश पुरा गरिदियो टुहुरो गीतले हजुर पहिला युट्युब च्यानल हुँदाखेरि चाहिँ राम्रै भएको थियो त्यसपछि युट्युब च्यानल उड्यो अहिले चाहिँ अब गीत चाहिँ बजारमा राम्रै चल्छ राम्रै गीत बजारमा चाहिँ राम्रो भइरहेको छ तर युट्युबमा छैन अहिले हजुर युट्युबमा अहिले नयाँ च्यानलमा चाहिँ छ नयाँ च्यानलमा छ जस्तो महिला आवाजमा पनि थियो पुरुष आवाजमा पनि थियो दुवै आवाजमा रहेको गीत बजारमा आयो होइन दुवै आवाजको गीत सफल पनि भयो चले पनि होइन एउटा हाइलाइट्सबाट तपाईँले अपलोड गर्नुभएको थियो महिला हजुर यता पुरुष आवाजमा तपाईँहरूकै च्यानलबाट अपलोड भएको थियो जस्तो यो दुईवटा च्यानलबाट प्रोभाइड गर्दाखेरि तपाईँहरूले पनि कतै त्यो च्यानलबाटै चाहिँ यस्तो भएको त होइन नि जस्तो च्यानल उड्ने क्रम चाहिँ त्यो हुन्छ भन्ने कुराहरू पनि आउँछ एउटा च्यानलको गीत अर्को च्यानलमा प्रोभाइड गर्दाखेरि होइन अलग अलग थियो केटीको अलग थियो केटाको हजुर म्युजिक चाहिँ म्याच हुन्थ्यो त्यो चाहिँ लोकेसन चाहिँ उता मलेसियाबाटै त्यस्तो गरेको भन्ने देखियो भनेपछि च्यानल चाहिँ मलेसियाबाटै उडाएको देखियो हजुर त्यसपछि केही प्रक्रियाहरू भएन अब यो च्यानल फेरि ल्याउनु पर्ने प्रक्रियाहरू आएन भइरहेको छ अहिलेसम्म जस्तै प्रक्रियामा रहिरहनु भएको छ ठिक छ हामी तपाईँहरूको यो प्रक्रिया सफल होस् र फेरि तपाईँको च्यानलले त्यही एउटा नयाँ रूपभन्दा पनि पुरानै च्यानलले केही काम गर्न सकोस् अन्तिममा छौँ तपाईँलाई केही भन्न मन लागेको र मैले सोध्न छुटेका केही कुराहरू छन्? मलाई यहाँसम्म बोलाएर आफ्नो मनमा लागेको कुराहरू भन्न दिनुभएकोमा हजुरलाई धेरै धेरै धन्यवाद अनि हाम्रो टेक्निकल सपोर्ट गर्नुहुने चाहना बहिनीलाई नि धन्यवाद दिन चाहनुहुन्छ हाम्रो गीतहरू एसएनबी म्युजिक एक्सप्रेसलाई माया गरिदिनु होला युट्युबमा एसएनबी म्युजिक एक्सप्रेस सर्च गर्नुभयो भने हाम्रो कम्पनीबाट निक्लेको गीतहरू हेर्न सक्नुहुन्छ यहाँहरूले त्यही भन्नुहुन्छ र अन्तिममा तपाईँसँग सम्पर्क गर्ने ती माध्यम एकचोटि अनिर गरौँ मोबाइल नम्बर सजिलो हुन्छ भने मोबाइल नम्बर दिनु होला 98 60 74 13 91 98 60 74 13 91 जो कोही कलाकार बन्नुभएको र कलाकार बन्न चाहनुहुन्छ अनि राम्रोसँग बजार व्यवस्थापन गर्न सक्नुहुन्छ चाहनुभयो भने चाहिँ तपाईँले सम्पर्क गर्दा भयो होइन तपाईँहरूले नै प्रोभाइड गरिदिनुहुन्छ गीतलाई बजारमा ल्याइदिनुहुन्छ होइन नम्बर फेरि एकचोटि हामी अनेर गर्छौँ तपाईँले नवीना बानियासँग कुराकानी गर्न चाहनुहुन्छ र सँगै गीत सङ्गीतको बारेमा केही बुझ्न चाहनुहुन्छ भने सँगै गीत सङ्गीतसँग सम्बन्धित मात्र कुराकानी गर्न चाहनुहुन्छ भने 98 60 74 93 91 60 74 93 94 94 फोन गर्न सक्नुहुन्छ। तपाईँलाई धेरै धेरै धन्यवाद। हजुर धन्यवाद। नवीना बानियासँगै म कमल सरगम पनि आजको बसाई कार्यक्रम काम बेसीका धुनहरूबाट छुट्टिन्छु। फेरि भोलिको बसाईमा एकजना अतिथिसँग कुराकानी त आज हामीले गरिसकेको हौ। अब भोलिको बसाईमा हामी पुराना पुराना गीत सङ्गीतहरू प्रस्तुत गर्न आउनेछौँ अनि तपाईँकै सम्पर्क टेलिफोनहरू लिएर आउनेछौँ। तिज पनि नजिकिसकेको छ, तिजका गीत सङ्गीतहरूलाई पनि हामी बिस्तारै बिस्तारै प्रस्तुत गर्नेछौँ केही दिनपछि भन्दै आजको बसाईबाट म कमल सरगम छुट्टे। हवस् त, नमस्कार। Yeah.